हम यहाँ देख रहे थे कि अल्लाह ताला ने कैसे हर चीज़ के खजाने हमारे सामने रखे, और हम इन चीज़ों पे जितना भी गौर करते जाएं हमें उतना ही अपना आप हकीर दिखेगा। अल्लाह ताला की कायनात का निज़ाम इतने खूबसूरत तरीक़ों से चल रहा है कि अगर हम पानी को एक जगह से दूसरी जगह लेके जाना चाहें तो हमें उसके लिए टैंकर्स की और ड्राइवर्स की पाइप्स की ज़रूरत है, लेकिन अल्लाह ताला का ट्रांसपोर्टेशन निज़ाम इतना खूबसूरत है कि हवाएं बग़ैर किसी गैस के किसी ड्राइवर के सारा दिन बादलों को इधर से उधर लेके जाती हैं, लेकिन कोई बंदा भी उसके ऊपर कुछ खर्च नहीं करता। तो ये कायनात वाकई इस चीज़ का सबूत है कि हर चीज़ अल्लाह के हाथ में है। असल में आप देखें तो पीछे चूँकि माइश आया था ना, तो ये सारे असबाब मईशत बयान हो रहे हैं कि देखो अल्लाह ताला ने तुम्हारी ज़िंदगी चलाने के लिए क्या कुछ काम कर दिए। सूरत मोमिनून की आयत 18 में भी आता है, व अनज़लना मिनस्समा इमाअम बिकदरिन फ़असकन्नाहु फ़िल अर्द व इन्ना अला ज़हाबिन बिही लक़ादिरून। और बेशक हमने आसमान से पानी एक अंदाज़े के साथ उतारा, बस हम उसको रोकते हैं ज़मीन की तरफ और हम उसके ले जाने पर भी क़ादिर हैं। सूरत मुल्क की आयत 30 यानी आखिरी आयत में भी फरमाया, कुल अरअयतुम इन असबहा मऊकुम गौरा फ़मैयातीकुम बिमा इमाइन। कह दीजिए कि अगर अल्लाह तुम्हारे पानी को खुश कर दे तो कौन है जो तुम्हें जारी पानी दे। तो कायनात में ये चीज़ें हमें हमारी बेबसी का एहसास दिलाती हैं, हर चीज़ का ख़जाना उसके पास है और वो ज़ात इसको बहुत ही अच्छे तरीके से चला रही है कि जिसमें कोई एक इंसान भी अमल दखल अगर करना चाहे तो वो उस फितरत के निज़ाम को बिगाड़ देता है। सूरत कहफ आयत 41 में भी इसी से मिलता जुलता मजमून था, औ युस्बिहा माउहा गौरन फलन तस्तती लहू तलबा। और हो गया उसका पानी खुश्क, बस ना तुम उसको तलब कर सकोगे, यानी अगर अल्लाह ताला तुम्हारे पानी को खुश कर दे तो तुम उसको तलब नहीं कर सकोगे। और सारी बातों में हवा और पानियों का जिक्र है। इसी तरह सूरत वाकया आयत 68 से 71 में भी आता है, फरमाया अफ़रअयतुमुल्मा अल्लज़ी तशरबून अअन्तुम अन्ज़लतुमूहु मिनल मुज़्नि अम नहनुल मुन्ज़िलून लौ नशाउ जअलनाहु अजाजन फ़लौला तशकुरून। क्या पस तुमने पानी को देखा जो तुम पिलाए चाहते हो, क्या तुमने उसको बदलियों में से निकाला या हम निकालने वाले हैं, और अगर हम चाहते तो उसको कड़वा कर देते, फिर तुम शुक्र क्यों नहीं करते। अब ये तो हमारे ऊपर है कि हम इस पे शुक्र करें या नाशुक्रियों के साथ इन नेमतों को इस्तेमाल भी करते जाएं और साथ ही साथ शिकवे और शिकायतें भी करते जाएं। फिर आयत नंबर 23 में फरमाया व इन्ना लनहनु नुहयी व नुमीत व नहनुल वारिसून। और बिलाशुबा हम ही जिंदा करते हैं और मौत देते हैं और हम ही वारिस हैं। यह आयत भी अपने अंदर बहुत सारे मानी लाती है। अल्लाह ताला ने यहाँ दो बातों को सामने रखा, पहली बात नोही, दूसरी बात नोमीत और तीसरी बात नहनुल वारिसून। तीन ख़ास बातें हैं इस आयत के अंदर कि अल्लाह ताला ज़िंदगी देते हैं, किसको ज़िंदगी देते हैं इसकी फिर मुख्तलिफ तफासीर की गई। एक तो है कि हर चीज़ को ज़िंदगी देना, दुनिया में जो चीज़ आती है, एक बच्चा पैदा होता है और उसके मरने तक के सारे मराहिल अल्लाह ताला के हाथ में हैं, वही इंसानों को ये सब कुछ देता और उसके काम को करता है। और इसी तरह अल्लाह ही के हुक्म के साथ एक इंसान को मौत आने लगती है। फिर इसी तरह इसकी कुछ मज़ीद तफसीर भी की गई कि नुही और नुमीद से क्या मुराद है। पहली तफसीर क्या है, नुही अक्वामम बित्ता, हम जिंदा करते हैं कौमों को इताअत के साथ, यानी वो कौमें जो अल्लाह की इताअत करती हैं अल्लाह ऐसी कौमों को जिंदा कौमें रखते हैं, उनको दोबारा दुनिया में पनपने का मौका देते रहते हैं। और व नुमीतु अक्वामम बिल मासिया, और हम मार देते हैं कौमों को मासियत के साथ। क्या मतलब है इस तफसीर का, कि कौमें जब तक अल्लाह के हुक्मों को मानती रहती हैं ऐसी कौमों को अल्लाह ताला दुनिया में चलने फिरने का मौका देते रहते हैं और वो ये सारे काम करने का मौका पाती रहती हैं, लेकिन जब कोई कौम अल्लाह की नाफरमानियों में लग जाती है तो गोया कि वो अपने दुनिया से जाने का फ़ैसला करवा लेती है। इसी तरह एक दूसरी तफसीर इसकी अबू बकर अल बुराक लिखते हैं, नुहिल कुलूब बि नूरिल ईमान, हम जिंदा करते हैं दिलों को ईमान के नूर से, व नुमीतुन नुफूस बित اتباعی شہوات، یہ عربی تفسیر ہے جس کا میں آپ کے سامنے اردو خلاصہ کر رہی ہوں. مفہوم کیا ہے ان کی اس بات کا؟ کہتے ہیں کہ اللہ تعالیٰ فرماتے ہیں کہ ہم دلوں کو ایمان کے نور سے زندہ کرتے ہیں. آپ کے دل زندہ ہو رہے؟ اور اس کے برعکس وَنُمِیتُ النَّفُوسُ بِاتِّبَاعِ شَهَوَاتِ بِاتِّبَاعِ شَهَوَاتِ، اور ہم نفسوں کو مار دیتے ہیں خواہشوں کی، نفس کی وجہ سے. جب کوئی قوم خواہش پرست ہو جاتی ہے، نفس کے پیچھے لگتی ہے، تو پھر گویا کہ وہ دنیا سے جانے کے فیصلے کروا لیتی ہے. اسی طرح ایک تیسری تفسیر ہے الجریری کی، وہ کہتے ہیں کتنے ہی لوگ زندہ ہیں مگر ان کی زندگی ان کے لیے موت سے بدتر ہے. یہ ہے نحیی و نمیت. اور کتنے ہی لوگ ہیں جو مر چکے مگر ان کی موت ان کی حیات ہے، اور خاص طور پہ اس میں شہداء، کہ شہید کی موت کو تم موت نہیں اس کی زندگی سمجھو. اللہ تعالیٰ یہاں موت کے اور زندگی کے مختلف مفہوم ہمارے سامنے رکھتے ہیں کہ جو انسان اللہ کی معرفت حاصل کر لے، جس انسان کے اندر مشاہدے کی عادت آنے لگے، اس کا دل زندہ ہے. ذرا سوچئے، اللہ نے زندگی اور موت کو اپنے ہاتھ میں رکھا. ایک لمحے کے لیے سوچئے کہ اگر ہماری زندگی اور ہماری موت ہمارے ہاتھ میں ہوتی تو ذرا کائنات کا نظام کیسا ہوتا؟ سوچئے ذرا، ایک انسان کیا دنیا میں آنا پسند کرتا؟ اور آ جاتا تو کیا دنیا سے واپس جانا پسند کرتا؟ ممکن ہی نہیں. اس لیے کہ اللہ کے پاس رکھا ہوا یہ سب کچھ، وہی ان سارے معاملات کو لے رہا. اور اس کا تعلق بھی پچھلی آیت سے ہی ہے کہ وَمَا نُنَزِّلُهُ إِلَّا بِقَدَرٍ مَعْلُومٍ، یہ زندگی اور موت کا کام جو چل رہا ہے یہ بھی اللہ کے اندازوں پہ ہے. اگر اللہ تعالیٰ لوگوں کی موت کو اپنے ہاتھ میں نہ رکھتا تو کوئی دنیا سے جانا نہ چاہتا، اور شاید کوئی بچہ دنیا میں آنا بھی نہ چاہتا، کیونکہ اس کو پتا ہے کہ دنیا میں آنے کے بعد اس کے ساتھ یہ کچھ ہوگا. تو اس کائنات کو چلانے کے لیے یہ بہترین چیز تھی کہ انتظام اللہ نے اپنے ہاتھ میں رکھا. ہمارے لیے بھی یہی چیز ہے کہ اگر آپ کسی چیز کے نظام کو اچھا چلانا چاہتے ہیں تو آپ کو کچھ کنٹرول رکھنا پڑے گا. جب بہت ساری رخصتیں دے دی جاتی ہیں، جب لوگوں کو ان کے فیصلے کرنے کا خود ہی مختار کر دیا جاتا ہے، یا پھر ان کو اس احساس سے خالی کر دیا جاتا ہے کہ آپ کو کوئی پوچھنے والا ہے، تو بعض دفعہ پھر کام وہ ویسے نہیں ہو پاتے جیسے کہ ہونا چاہیے. پھر آخر میں فرمایا وَنَحْنُ الْوَارِثُونَ، اور ہم ہی باقی رہنے والے ہیں، ہمارے سوا کوئی زندہ نہیں رہے گا. مردے کے بعد زندہ باقی رہتا ہے اور اس کا وارث ہوتا ہے، لیکن جب وہ زندہ مرے گا تو اس کے بعد پھر کون ہوگا؟ یہ استعارہ ہے فنا، مخلوق کی فنا کا اور خالق کے باقی رہنے کا. اللہ تعالیٰ نے یہی بات سورۃ مریم آیت نمبر 40 میں بھی فرمائی، اِنَّا نَحْنُ نَرِثُ الْعَرْضَ وَمَنْ عَلَيْهَا وَإِلَيْنَا يَرْجِعُونَ، اور بے شک ہم ہی وارث ہوں گے زمین کے اور جو اس پر ہے اس کے، اور ہماری ہی طرف ان کو لوٹ کر آنا ہے. اللہ وارث ہے. اسی طرح ایک جگہ آتا ہے کل من علیہا فان ویبقى وجہ ربک ذو الجلال والاکرام. اگر آج ہمیں اس بات کا یقین آ جائے کہ اللہ وارث ہے، اور یہ اللہ تعالیٰ کا پیارا نام بھی ہے الوارث، اس کی تفسیر بھی آپ سن سکتے ہیں، آپ کو پتہ چل جائے گا کہ ہم تو اپنے بھی نہیں. اور حقیقت یہ ہے کہ اگر ہم کو یہ یقین آ جائے کہ سب کچھ چلا جائے گا، ہم نے بھی نہیں رہنا، تو پھر دینا آسان ہو جاتا ہے کہ اپنے ہاتھ سے دے جاؤ تاکہ کچھ اجر مل جائے. اور اگر بعد میں لوگ اپنے ہاتھوں سے لیں گے تو حساب تو ہم کو ہی دینا پڑے گا. یہ دنیا اللہ تعالیٰ کی ہے، اس نے تھوڑے دن کے لیے ہمیں دی، ہم عارضی مالک ہیں اور اپنے آپ کو حقیقی مالک سمجھنے لگتے ہیں. جہاں سے چیز آتی ہے وہیں چل پڑتی ہے. آیت نمبر 24، وَلَقَدْ عَلِمْنَا الْمُسْتَقْدِمِينَ مِنْكُمْ وَلَقَدْ عَلِمْنَا الْمُسْتَأْخِرِينَ، اور ہم تمہارے اگلوں کو بھی جانتے ہیں اور ہم تمہارے پچھلوں کو بھی جانتے ہیں. مطلب کیا ہے؟ کہ تمہاری کوئی حالت ہم سے پوشیدہ نہیں. پچھلی آیت میں اللہ تعالیٰ نے اپنی کامل قدرت کا اظہار کیا تھا، اس کے دلائل دیے تھے. اس آیت میں اللہ تعالیٰ اپنے علم کے ہماگیر ہونے کا اظہار فرما رہے ہیں. کہ ہمارا علم کتنا پختہ ہے. پیچھے قدرت کی بات تھی, ہواؤں اور پانیوں کو اپنے قابو میں رکھنے کی بات تھی, اور یہاں اپنے علم کی وسعتوں کی بات کی جا رہی ہے کہ ہم تمہارے پچھلوں کو اور تمہارے آخروں کو جانتے ہیں. اب یہ مستقدمین مستقدم سے ہے اور مستاخرین مستاخر سے ہے. آگے بڑھنے والے لفظی معنی دیکھا جائے تو مستاخرین پیچھے رہنے والے. یہ کون تھے؟ اس کی تقریباً 8 مختلف تفسیریں ملتی ہیں, بلکہ 9 اور کچھ اس سے بھی زائد. پہلی چیز کیا ہے, مستقدمین کون لوگ ہیں؟ اور یہ تفسیر جو میں آپ کو لکھا رہی ہوں, بہت ساری رفع تفسیر کا خلاصہ ہے, عربی تفسیر ہے, تفسیر قرطبی. انہوں نے ان سارے پوائنٹس کو ایک جگہ جمع کیا. وہ کہتے ہیں کہ 8 مختلف انداز ہیں اس مستقدمین اور مستاخرین کے. پہلی رائے کیا ہے, آپ اگر اپنے سامنے یہ کر لینا, ایک لائن لگا لیں, ایک طرف مستقدمین لکھ لیں پیج پہ اور دوسری طرف مستاخرین لکھ لیں. کہتے ہیں مستقدمین سے مراد ہیں امت محمدیہ کے پہلے پہل کے لوگ, یعنی السابقون, یعنی نبی صلی اللہ علیہ وسلم کے جو دور تھے, اور مستاخرین سے مراد ہیں بعد میں آنے والے لوگ, یعنی ہم اور آپ. یہ تفسیر امام مجاہد کی ہے. دوسری, مستقدمین سے مراد ہیں وہ لوگ جو فوت ہو چکے, مردہ ہو گئے, یعنی دنیا میں آئے اور آ کے ختم چلے گئے, دنیا کے اول دور کے لوگ. اور مستاخرین سے مراد ہیں جو آج کے دور میں زندہ لوگ ہیں. یہ تفسیر ابن عباس رضی اللہ عنہ کی ہے. تیسری بات وہ کہتے ہیں کہ مستقدمین سے مراد ہیں اطاعت اور خیر میں آگے بڑھنے والے لوگ, آگے جانے, یہ ہے وہ السابقون الاولون, آگے سے آگے بہت بڑھنے والے. اور مستاخرین سے مراد ہے شر میں آگے بڑھنے والے, معصیت میں آگے بڑھنے والے. یہ تفسیر ہے حسن اور قتادہ کی. اسی طرح چوتھی تفسیر ہے کہ جنگ کی صفوں میں آگے بڑھنے والے مستقدمین ہیں, یعنی جو میدان جنگ میں آگے آگے رہتے ہیں, اور صفوں میں پیچھے رہنے والے یعنی بزدل قسم کے لوگ یہ مستاخرین ہیں. یہ سید بن مسیب کی تفسیر ہے. اگلی رائے, اگلا اس کا, اس کی اگلی تفسیر کیا ہے کہ جو قتل میں آگے ہیں, یعنی جہاد کرتے ہیں, آگے جاتے ہیں, شہید ہو جاتے ہیں, وہ مستقدمین ہیں. اور کچھ لوگ ہیں جو میدان جنگ میں جاتے ہیں لیکن مارے نہیں جاتے, وہ مستاخرین ہیں. یہ امام قرظی کی رائے ہے. پھر اسی طرح ایک اور تفسیر ہے اس کی کہ جو پہلے پیدا ہوئے اور جو بعد میں آنے والے ہیں, یہ امام شعبی کی رائے ہے. اور اسی طرح ایک رائے کیا ہے کہ نمازوں کی صفوں میں آگے بڑھنے والے مستقدمین ہیں, اور جو عورتوں کی وجہ سے پیچھے رہتے ہیں وہ مستاخرین ہیں. آپ کو پتا ہے کہ نمازوں میں پچھلی صفوں میں اس دور میں کوئی الگ کمرے نہیں ہوتے تھے, آگے مردوں کی صفیں ہوتی تھی, پیچھے بڑے سے ہال میں آپ تصور میں لائیں اگر تو پیچھے آخر میں عورتوں کی صفیں ہوتی تھیں. مردوں میں پسندیدہ صف آگے کی صف ہے, کیونکہ مردوں سے عورتوں سے کانٹیکٹ کم ہوتا ہے, اس طرح عورتوں میں پسندیدہ صف پیچھے کی ہے. لیکن کچھ لوگ جو ابھی ایمان کے اس درجے پہ نہیں ہوتے ہوں گے تو وہ پچھلی صفوں میں رہتے تھے انٹریکشن کے وجہ سے, واللہ عالم. اور اس پہ ایک روایت ہے, یہ بات بھی میں نے اپنے پاس سے نہیں کہی, ترمذی, نسائی, ابن ماجہ, ابن حاکم, ابن حبان حاکم کی روایت ہے, اور یہ صحیح روایت ہے, ابن عباس رضی اللہ عنہ راوی ہیں, کہ ایک خوبصورت عورت نبی صلی اللہ علیہ وسلم کے پیچھے تھی, یعنی صفوں میں ایک عورت تھی, کچھ لوگ اگلی صف میں آگے بڑھ گئے تاکہ نماز میں رکوع میں بھی عورت پر نظر نہ پڑے, اور کچھ لوگ اتنے پیچھے ہوئے کہ آخری صف تک پہنچ گئے اس عورت کی وجہ سے. اس پر رعایت نازل ہوئی, واللہ عالم. تو بتا کیا چلا کہ ہر انسان کے پاس دو راستے ہوتے ہیں, آگے بڑھ جائے یا پیچھے رہے, اور ہر دور میں یہ لوگ موجود ہوتے ہیں, کچھ نیکیوں میں آگے جانے والے, کچھ پیچھے رہنے والے, کچھ سستیاں کرنے والے. اس طرح ایک عربی تفسیر ہے بحر المحیط کتاب, وہ کہ اس میں ہے کہ اطاعت اور خیر میں آگے والے ہی آگے ہیں, اور اطاعت اور خیر سے پیچھے رہنے والے پیچھے ہی پیچھے ہیں. اسی طرح اس کا ایک اور معنی بھی کیا گیا کہ ہم رغبت کرنے والوں کو بھی جانتے ہیں اور کنی کترانے والوں کو بھی جانتے ہیں. کچھ لوگ ہوتے ہیں جو نیکیوں کی رغبت کرتے ہیں, وہ کہتے ہیں دوسرے کا حصے کا کام بھی ہمیں ہی مل جائے, ہم اور جاگ لیں گے, ہم اور آرام کم کر لیں گے, ہم کر لیتے ہیں. کچھ کہتے ہیں نہیں, ہماری جان چھٹ ہی جائے تو بہتر ہے. اس لیے ہر بندہ اللہ کو پتہ ہے کہ کہاں ہے. اور اس سے یہ بات نہیں پتہ چل رہی کہ ہر بندے کے حالات کو اللہ جانتا ہے؟ ہر بندہ اللہ کا ایک اسپیشل بندہ ہے, ایک ماسٹر پیس ہے. मेरा रब मुझे भी जानता है, लिखिए सर अपने पास, अपने फिंगरप्रिंट्स को देख लीजिए तो आपको इस बात का यकीन आ जाएगा कि हम में से हर एक को अल्लाह ताला ने बार कोड देकर भेजा कि इसको डालो और तुम्हारे बारे में सब कुछ पता चल जाए। तो कुछ लोग नेकियों में आगे बढ़ते हैं, कुछ नेकियों में पीछे रहना चाहते हैं। इसी तरह दुनिया में लोगों के जो हालात हैं वो उनके आखरत के दर्जों को साबित करते हैं। अल्लाह ताला फरमाते व इन्ना रब्बक हुवा यख्शुरुहुम इन्नहु हकीमुन अलीम। और बेशक आपका रब क़यामत के दिन इन सब को जमा करेगा, और बेशक वो बड़ी हिकमत और इल्म वाला है। क्यों जमा करेगा? ताकि उनको उनके आमाल के बदले दे। हशर होगा क्यों? इसलिए कि लोगों को इंजाम तक पहुंचाया जाए, इसलिए कि लोगों से ज़िंदगी के हिसाब लिए जाए, और इसलिए भी कि लोगों की अल्लाह ताला से मुलाकात करवाई जाए। और इसी हिसाब किताब का यकीन इंसान की ज़िंदगी में एक बहुत बड़ी तब्दीली पैदा करता है। लेकिन ये यकीन पैदा कैसे हो? मालूमात की हद तक तो ये यकीन है, लेकिन इल्म की हद तक ये यकीन कहाँ से आएगा? इसके लिए एक इंसान को अल्लाह की किताब पर ईमान लाना होगा, अपनी ज़ात पर गौर करना होगा। एक एक चीज़ उस रब की तरफ जा रही है। हम आज हैं, कल नहीं रहेंगे। हमारे बाल उतरते हैं, वो ज़ाया हो जाते हैं, हमारे नाखून उतरते हैं, कटते हैं, ख़त्म हो जाते हैं। इसी तरह एक दिन हम भी अपने रब की तरफ जाएंगे। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। हम उसी के हैं और उसी की तरफ लौट रहे हैं। जब कोई मरता है ना तो हमेशा हम ये कहते हैं कि वो अल्लाह के पास चले गए, ये कभी नहीं कहा कि वो मट्टी में चले गए। यही है असल में नहनुल वारिसून और इन्ना रब्बक हुआ यक्षुरुहुम का मजमुआ। इमाम सुद्दी हैं दुरुल मंसूर किताब, उसमें कहते हैं अल्लाह मुस्तकदमीन और मुस्ताखिरीन को हशर में जमा करेगा, अगले और पिछले सब जमा किए जाएंगे। और इसी तरह इंसान का हशर उसी काम पे होगा जो वो काम करता हुआ दुनिया से गया। मुस्नद अहमद और हाकिम और बहकी की रिवायत है जाबिर से कि अल्लाह के नबी ने फरमाया, जो शख्स जिस चीज़ पर मरेगा अल्लाह ताला इसको उसी पर उठाएगा। कोई भी काम करते हुए एक लम्हे के लिए ज़रूर सोचा करे कि अगर मैं इस काम में मर गई तो मेरा हशर अच्छा होगा कि बुरा। मसलन अगर कोई जिना करता हुआ मरा तो वो क़यामत के दिन जिना करता हुआ उठेगा। कोई मैदान जंग में मरेगा तो उस हाल से उठेगा कि उसके जिस्म से ताज़ा खून निकल रहा होगा, जिसमें से खुशबू आ रही होगी। कोई हज की दिनों में एहराम की हालत में मर जाएगा तो उसका हाल क्या होगा कि वो एहराम की हालत में उठेगा। इस तरीके से एक इंसान दुनिया से जब जाता है तो वो उसी हाल में उठता है। वैसे भी आप देखिए कि एक छोटा सा एक तजिया आपने कभी किया हो कि लास्ट इम्प्रेशन जो होता है ना वो बाकी रह जाता है। कोई इंसान आपके साथ कितना ही अच्छा क्यों ना हो, लेकिन कभी कोई बहुत बुरी बात कह के आपको कहीं चला जाए, दूसरे मुल्क, दूसरे शहर, या आपको फिर मिले ना आपको, तो उसकी वो बाज़ में आखिर की बातें याद रहती हैं। ये अलग बात है कि वक्त सारे घाव भर देता है और इंसान को फिर जब अपनी रियलाइजेशन होती है तो वो हो सकता है कि पहली अच्छी बातों को याद रखे। और एक अच्छे इंसान की यही खूबी है कि किसी की बुरी बात को सुन के बस उसी को दिल में जगह ना दे दे, बल्कि उसकी जगह अच्छी बातों को भी याद रखे। लेकिन अमूमन इंसानों की मजबूरी देखी गई है कि वो आखिरी बात पे अपने आप को रोक लेते हैं। तो कोई काम करने से पहले ज़रूर सोचिए कि क्या कल मैं ये काम करते हुए अपने आप को अल्लाह के सामने पेश करना चाहती हूँ। कौन सी ज़ात? इन्नहु हकीमुन अलीम, वो हिकमतों वाली ज़ात। इसकी हिकमत नुमाया, इसकी हर सनत मुहकम है, और अलीम कितना है कि इसका इल्म हर एक को घेरे हुए। हिकमत हकीम है उसकी सनत में, क्योंकि उसकी हिकमत हिकमतुल बालिगा है, पहुंची हुई हिकमत है। और अलीम कितना है? अपनी कारीगरियों पे जो काम करता है वो हिकमत के साथ करता है। उसने दुनिया में जो कुछ भेजा, जब भेजा, ये उसके हिकमत से था। तो अल्लाह ताला से दुआ करते हैं कि वो हमें इन आयात को पढ़ने के बाद अब अपनी मार्फत दे दे, उसकी मोहब्बत को हम महसूस करें, और इस कायनात पर अल्लाह ताला के गलबे और उसके ज़ोर को महसूस करते हुए हम भी अपने आप को अल्लाह ताला के हाथ में दे दें। जो कुछ उसने काबू में रखा, متوازن چیزیں قائم کی، اللہ تعالی ہماری زندگی میں بھی توازن قائم کر دے، اور جہاں اس نے حد بندیاں رکھی ہیں ہم بھی ان حد بندیوں پہ اپنے آپ کو روک کر اللہ کے پیارے اور پسندیدہ بندے بن جائیں۔ تو یہ تھا رکوع نمبر 2۔